हरेक साताको शनिबार बेलुकी 4 बजेको अर्पण समाचार पछि प्रत्यक्ष गायनको कार्यक्रम लोक आँगन मात्र रेडियो अर्पण 104.5 MHz सुन्न नभुल्नु होला। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम लोक आँगन। नमस्कार अनि हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रम लोक आँगनको पर्खाइमा रहनुभएका तपाईँ सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ। दर्पण पारेका मित्र राजसँगै म छु तपाईँकै लोकभाकाको मित्र दिपेन्द्र। सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 MHz सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम लोक गागन विशुद्ध लोक बसाई हो, लोक भाकाको बसाई हो। यो बसाईमा तपाईँ पनि गाउन चाहनुहुन्छ, तपाईँसँग त्यो कला छ गला छ भने आउनुहोस् फटाफट फोन गर्नुहोस्। आज पनि हामीले तपाईँकै लागि भनेर 2 फोनलाइन खुल्ला गरिसकेका छौँ। 0556 63 332 अनि 33 बाटो भएर तपाईँ आउनुपर्ने हुन्छ। कार्यक्रममा आएर लोकगीत गाउनुपर्ने हुनेछ, अन्य विधाहरू हामी समेट्ने छैनौँ। कार्यक्रम लोक आँगनको व्यवसायमा हामीले राखेका छौँ बोलिराख्ने आवाज तपाईँको आफ्नो मान्छे दिपेन्द्रको, र कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता बनाउनेछौँ। विजेताले पाउनुहुनेछ रेडियो अर्पण 104.5 MHz को तर्फबाट अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँलाई हामी उपलब्ध गराउँछौँ। कोही साथी आइसक्नु भएको छ, राजको सङ्केत, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते, तपाईँले उहाँले मेरो आवाजले अलिकति बुझ्नु भएको छैन कि जस्तो लाग्यो। कुन भाका गाउनुहुन्छ आज? मैले रुम सिगामा हावा चलेको। हुन्छ, सुरु गरौँ है त। हस् सुरु गर्नुहोस्। के भयो खै ओ ताइमान गातो छ, ओ ताइमान गातो छ गाउने कोसिस गर्नुभयो, निकै खुसी लाग्यो। छुट्टिन्छौँ है त, रेडियोसँग रहनु होला। नमस्ते। अनमिन चेपाङ आउनुभएको थियो सिद्धिबाट, गाउने कोसिस गर्नुभएको थियो, अलिकति आत्तिनु भयो उहाँ। रातिर पनि गाउने कोसिस गर्नुभयो, निकै खुसी लाग्यो उहाँसँगको भेटघाट। आगामी दिनहरूमा पनि हामी भेटघाट हुनेछ पक्कै पनि। राजको सङ्केतको साथी आउने तर्खर गरिराख्नु भएको छ 0556533332 अनि 33 बाटो बिल्कुलै तपाईँको लागि हामीले खुला गरेका छौँ। यसरी नै तपाईँ पनि गाउन चाहनुहुन्छ, तपाईँसँग त्यो कला छ गला छ भने फटाफट फोन गर्नुहोस्। राजले फोन उठाउनुहुनेछ अनि भित्र पठाउनुहुनेछ अनि तपाईँको आफ्नै मान्छे दिपेन्द्रसँग तपाईँ भला खुसारी सँगसँगै गीत गाउनु पाउने मौका तपाईँले हामी उपलब्ध गराइराखेका छौँ। यो समयमा तपाईँको त्यो आवाजलाई, तपाईँको त्यो स्वरलाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ। कोही साथी आइसक्नु भएको छ फेरि, म उहाँलाई पनि स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते, कहाँदेखिको बोल्नुभयो? हजुर, म सिद्धिबाट निराजन सेखाङ। निराजनजी, हजुर, कता रहनु भएको थियो? हराएको त थिएन, यस्तै हो, फोन गर्न नपाएर दाजु। धेरै दिनपछि आउनुभयो है। हजुर, सुनाउनुहोस् नयाँ नौलो खबर के छ हाम्रो निराजनजीको? हजुर, नयाँ नौलो खबर के छ सुनाउनुहोस्? नयाँ नौलो त्यस्तै छ दाजु, अब गर्मी थियो पहिले त, अहिले भर्खर हिजो पनि पानी पर्यो, अहिले चाहिँ शीतल शीतलै छ भन्नु पर्यो दाजु। अब शीतल शीतलै छ, बिस्तारै गर्मी घट्ला होइन। हजुर, कार्यक्रममा आउनु भएको छ, कुन भाग गाउने आज? रेसुङ्गामा हावा सरर भन्ने भाग सुरु गरौँ है त। हुन्छ हुन्छ, सुरु गर्नुहोस्। बिहाको गीत नाला कोइली, गीत नाला कोइली, त्यो गीत सुनि न्याउली सरी रोइ होली, रिसुगामा सरर झल्को आउँदा का दिन समझी समझी रुन्छु धरर, गीत नगाओ कोइली, गीत नगाओ कोइली, त्यो गीत सुनि न्याउली सरी रोइ होली, झल्को आउँदा चितका दिनहरू सम्झी सम्झी रुन्छु धरर, झल्को आउँदा चितका दिनहरू सम्झी सम्झी रुन्छु धरर। निराजनजी, हजुर, निकै सुन्दर तरिकाले गाउनु भयो, खुसी लाग्यो है। हुन्छ, कार्यक्रममा आइदिनु भयो, फेरि फेरि आउँदै गर्नु होला, माया चाहिँ नमार्नुहोस् है। छुट्टिन्छौँ, नमस्ते। नमस्ते। निराजन चेपाङ सिद्धिबाट आउनु भएको थियो, तपाईँ पनि आउन सक्नुहुनेछ 0556533332 अनि 33 बाटो भएर फेरि पनि कोही साथी आइसक्नु भएको छ। हजुर नमस्ते। हेलो, हजुर नमस्कार। कोही साथी आउने तर्खर गरिराख्नु भएको छ, बोलिराख्नु भएको छैन, मेरो आवाजलाई अलिकति नसुनेको हो कि जस्तो लागिराखेको छ। 0556533332 अनि 33 बाटो बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरेका छौँ। विशुद्ध लोक बसाई, यो बसाईमा रहेर हामी लोक भाकाहरू गाउँछौँ, लोकगीत गाउँछौँ, लोकगीतको उत्थान गर्ने हाम्रो जमर्को पनि रहनेछ। हाम्रै गाउँ, हाम्रै पाखा पखेरा भन्ज्याङ चौतारीमा हामी जुन भाकाहरू गाउँछौँ त्यही भाकाहरू टपक्क टिप्छौँ, यो बसाईमा आएर गाउँछौँ। फेरि कोही साथी हुनुहुन्छ? हजुर नमस्ते। कहाँदेखिको बोल्नुभयो हजुर? सुदीप चेपाङ सिद्धिबाट है। सुदीपजी, तपाईँको फोन लाइन एकदमै डिस्टर्ब आइराखेको छ। हेलो सुदीपजी, सुदीप चेपाङ आउनु भएको थियो सिद्धिबाट, उहाँसँगको कुराकानीले हामीले जोड्न सकिराखेको छैनौँ। राज, के भइराखेको छ? गइसक्नु भएको छ सुदीपजी है। कोही साथी फेरि आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्ते। हेलो, उहाँ पनि डिस्कनेक्ट। 0556533332 अनि 5633333 बाटो बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ, यो बाटो भएर आउनुहोस्। रमाइलो कुराकानी सँगसँगै गायनमा तपाईँ प्रवेश गर्दै हुनुहुन्छ भने पनि तपाईँलाई अलिकति भए पनि प्रोत्साहन दिने हाम्रो जमर्को पनि रहनेछ। गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नु 0556533332 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे, म दिपेन्द्र लामाको हो। कोही साथी आउने तर्खर हो राज? आउनु भएको छैन। 0556533332 अनि 33 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। विशुद्ध लोक बसाई हो, लोक भाकाको बसाई हो। यो बसाईमा रहेर हामी लोक भाका गाउँछौँ, लोकगीत गाउँछौँ। हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन हामी गाउँछौँ, गोठालो जाँदा होस् चाहे मेलापात जाँदा होस्, चौतारीमा बसेर सदर गाइराख्दाखेरि जुन मजा हामी पाउँछौँ, त्यो मजा यो बसाईमा पनि हामीले पाउनेछौँ। 0556533332 अनि 33 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कोही साथी आइसक्नु भएको छ। वराज हजुर नमस्ते। कहाँदेखि बोल्नुभयो? टिका के भन्नुभयो? टिका चेपाङ। के गर्नुहुन्छ हाम्रो टिका चेपाङजीले? अजिङगरेबाट भन्नुभयो है? हजुर। कहाँदेखि भन्नुभयो? मेरो किसान हो दाजु, किसान। कुन ठाउँबाट बोल्दै हुनुहुन्छ भनेर सोधेको मैले। अजिङगरे भनेपछि यो शक्तिखोर पऱ्यो है? शक्तिकोर छ, देवीटारबाट उता जानुपर्छ पक्कै पनि। ल मैले ट्याक्क थाहा पाइदिएँ है। ल कार्यक्रममा आउनुभएको छ, कुन भएको गाउनुहुन्छ आज? हुन्छ सुरु गरौँ है त। सुरु गर्नुहोस्। मैले मात्रै के गरुनाको रुमाल किन दिन्छु न भने एकानु गरु किन्ने हुन्छ त्यसले मलाई खोजिदिन्छु न भने दाजु नमस्कार। टिकाजी गाउने कोसिस गर्नुभयो, खुसी लाग्यो। फेरि आउँदै गर्नुहोला, छुट्टिन्छौँ है त। नमस्ते। टिका चेपाङ आउनुभएको थियो अजिङगरे देवीटार शक्तिखोरमा पर्छ यो ठाउँ चाहिँ, उहाँ त्यहाँबाट आउनुभएको थियो। धेरै धेरै धन्यवाद छ उहाँलाई पनि। कोही साथी फेरि आउने तर्खर गरिराख्नु भएको छ। 0556533332 अनि 33 को बाटो भएर तपाईँ पनि आउनुहोस्। राम्रोसँग गाउन चाहनुहुन्छ, तपाईँसँग त्यो कला छ, गला छ भने तपाईँको कला अनि कलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो कोसिस पनि रहनेछ। कोही साथी फेरि हुनुहुन्छ। राज हजुर नमस्ते। कहाँदेखिको बोल्नुभयो? सुदीप चेपाङ सिद्धिबाट फेरि आउनुभयो है। कुन भएको गाउनुहुन्छ सुदीपजीले? ल सुरु गरौँ है त। हुन्छ सुरु गर्नुहोस्। सुदीपजी तपाईँको स्वर अलिकति बुझ्न गाह्रो भइराखेको छ है, डिस्टर्ब छ फोन लाइन, छुट्टिन्छौँ है त। नमस्ते। सुदीप चेपाङ आउनुभएको थियो, अलिकति बुझ्न गाह्रो भयो उहाँको आवाजलाई। तपाईँ यदि मोबाइल फोन युज गर्दै हुनुहुन्छ भने अलिकति नेटवर्क टिप्ने ठाउँबाट फोन गर्नुभयो भने अवश्य तपाईँले राम्रोसँग गाउन सक्नुहुनेछ। तपाईँको स्वरलाई हामी सुन्छौँ, हाम्रो आवाजलाई तपाईँले सुन्न सक्नुहुनेछ राम्रोसँग। कोही साथी फेरि आउने तर्खर गरिराख्नु भएको छ। 0556533332 अनि 33 को बाटो बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। 4:29 गइसकेको अवस्था छ र हामीसँग केही समय मात्र बाँकी छ, धेरै समय रहेको छैन। 0556533332 अनि 33 को बाटो भएर तपाईँ आउनुहोस्। रमाइलो कुराकानी सँगसँगै लोक भाका गाउँछौँ हामी यो बसाइमा रहेर। कार्यक्रम लोक आँगनको बसाइँ सुनिराख्नु भएको छ तपाईँले तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ। मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ मिलिराखेको छ राजको बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे दिपेन्द्र तपाईँ चिन्नुहुन्छ नै र हामी कार्यक्रम लोगागनको व्यवसायमा रहिराखेका छौँ। तपाईँ पनि आउन सक्नुहुनेछ, गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् 0556563332 अनि 33 बाटो भएर कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता बनाउँछौँ। विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका हामी तपाईँहरूलाई उपलब्ध गराउनेछौँ। कोही साथी आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्ते। हजुर नमस्ते। हेलो। साथी आउनु भएको छ, उहाँको आवाजलाई सुनिराखेको छैन मैले। हजुर नमस्ते। निकै सानो स्वरमा बोलिराख्नु भएको छ उहाँ, अलिकति मात्र सुनिराखेको छु मैले पनि। के भइरहेछ राज? आउनु होला 0556563332 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कार्यक्रम लोकगागनको यो वर्षाईलाई तपाईँले सुनिराख्नु भएको छ। फेरि कोही साथी आउनु भएको छ, राजको सङ्केत, उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते। अहिले भने सुने है, कहाँदेखिको बोल्नुभयो? कहाँदेखिको बोल्नुभयो? तनहुदेखि। नवीना। नवीना तनहुबाट है? हजुर। नवीनाजीको खबर के छ? एकदम हाम्रो पनि बिन्दास झकास भन्छ नि, होइन र? त्यस्तै छौँ हामी पनि। अनि तनहुतिर खबर के छ? भनेपछि चिसो चिसो मौसम छ है? हजुर। यो चिसो चिसो मौसममा अझै चिसो बनाउनको निम्ति कुन भएको गाउनुहुन्छ आज? यो सँगै जिउन सँगै मर्न हो। सँगै जिउन सँगै मर्न। ल सुरु गरौँ है त। जन्मिएनी अखिरा पछिता, अखिरा तिम्रो मेरो भयो मसिता, सँगै जिउन सँगै मरिन हो। यो धरतीमा म जन्मा लिएको तिम्रै मात्रै तिम्रै हुन हो। अघिर पछिता तिम्रो मेरो भयो मसिता, सँगै जिउन सँगै मरिन हो। यो धरतीमा म जाने मानिएको तिम्रै मात्रै तिम्रै हुन हो। यो धरतीमा म जान मानिएको तिम्रै मात्रै तिम्रै हुन हो। नवीनाजी, निकै सुन्दर तरिकाले गाउनु भएको छ। तनुवातिर सबैजनालाई हाम्रो सम्झना छ, सुनाइदिनु होला। छुट्टिन्छौँ है त। नमस्ते। नवीना भुजेल आउनु भएको थियो तनुवाबाट। 0556563332 अनि 33 बाटो भएर तपाईँ पनि आउन सक्नुहुनेछ। विशुद्ध लोक भाकको बसाई कार्यक्रम लोकगागनको बसाईमा रहिराखेका छौँ। 0556563332 अनि 32 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। एउटा भाका सुन्नुपर्छ होला राज यो समयमा, होइन? सुन्नुपर्छ भन्दै हुनुहुन्छ, एकछिनपछि सुन्ने अरे राजले भन्दै हुनुहुन्छ। एउटा साथी लिनुपर्छ भन्दै हुनुहुन्छ। साथी आउने तर्खर गरिराख्नु भएको छ। 0556563332 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। आइसक्नु भएको छ क्या अरे। हजुर नमस्ते। नमस्ते। कहाँदेखिको बोल्नुभयो? नमस्ते। नमस्कार हजुर, नमस्कार। कहाँदेखिको बोल्नुभयो? हेलो। हेलो। कहाँदेखिको बोल्नुभयो? म सिद्धिबाट सन्देश चेपाङ। सिद्धिबाट सन्देश चेपाङ। हजुर। के छ सन्देशीको हाल खबर? केही छैन है। तपाईँको आवाज अलिकति गुन्जिएर आइराखेको अवस्था छ, होइन? राम्रोसँग गाउनु होला है त। ल सुरु गरौँ। कोही कोही धनी व्यापारमा लाएर मत धनी तिम्रो सास पाएर किरतीको बन्धनमा परिसेको छु। हिजोसम्म खाली नै खाली थियो जु, आज तिम्रो मायाले भरिएको छु। व्यापारमा लाएर म त धनी तिम्रो सास पाएर किरतीको बन्धनमा परिएको छु। हिजोसम्म खाली नै खाली थियो दिल, आज तिम्रो मायाले भरिएको छु, हिजो सम्म खाली नै खाली थियो दिल, आज तिम्रो मायाले भरिएको छु। सन्देशजी निकै सुन्दर तरिकाले गाउनुभयो, छुट्टिन्छौँ है त। नमस्ते। नमस्ते। सन्देश चेपाङ आउनुभएको थियो सिद्धिबाट। यसरी नै तपाईँ पनि गाउन चाहनुहुन्छ भने एकैछिनपछि फोन गर्नुहोस्। एकैछिन हामी गीत सुन्छौँ। क्यारे राज, राजले गीत सुन्नुपर्छ भनिराख्नु भएको छ। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जानुपर्छ भन्दै हुनुहुन्छ राजले। एकैछिन हामी एउटा भाका सुन्छौँ, भाकापछि सर्ट कमर्सियल ब्रेक भन्छन् क्यारे इङ्ग्लिसमा होइन, छोटो व्यावसायिक विश्राममा जानेछौँ। विश्रामपछि पुनः तपाईँ माझ हामी आउनेछौँ। तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्ज छोडेर कतै नजानुहोला। फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो कि पल्लो अलमल परे बनैमा किन मूल बाटोमा निस्कनै सकिन डाँडै फुर्के सल्लो मायाको चिने घर चिन्नै सकिन उल्लो कि पल्लो। नमस्ते, म लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज। अर्पण सबैका लागि, सधैँका लागि। छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौँ। छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डी फोर, घाउ खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हातखुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हातखुट्टामा धेरै पसिना आउने, नौको समस्या,

एकैछिनको व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोकगांगनको व्यवसायलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ। भोलि राख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो र प्रविधिमा रहेर मलाई साथ मिलिराखेको छ राजको। आउनुहोस् तपाईँ पनि गाउन चाहनुहुन्छ भने कार्यक्रम लोकगांगनको व्यवसायसम्म आउनको लागि 056563332 अनि 33 को बाटो हामीले बिल्कुलै खुला गरिराखेका छौँ। यो दुईवटा बाटो भएर तपाईँ आउनुभयो भने कार्यक्रम लोकगांगनको बसाइसम्म आइपुग्नुहुनेछ। कोही साथी आउनु भएको छ राजको सङ्केत, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। हेलो हजुर, नमस्ते। नमस्ते, कहाँदेखि बोल्नुभयो? म यहाँ चितवनबाट रतौलीबाट हो। रसौलीबाट को बोल्नुभयो? रतौलीबाट। रतौली हजुर, तपाईँको शुभ नाम? मेरो नाम रामबहादुर बिक हो। रामबहादुर बिक है हजुर। कुन भाका गाउनुहुन्छ आज? हेलो रामबहादुर बिक आउनु भएको थियो, उहाँको आवाजले हामीले बुझ्न सकेनौँ, अलिकति डिस्टर्ब थियो उहाँको फोन लाइनमा। 056563332 अनि 33 को बाटो भएर कोही साथी आउनु भएको छ फेरि राजको सङ्केत। राज हजुर नमस्ते। आउने तर्खर गरिराख्नु भएको छ बाहिर रसँग कुराकानी भइराखेको छ। यो बसाइमा आउनुहोस्, रमाइलो कुराकानी सँगसँगै गाउनु पाउनुहुनेछ तपाईँले। कार्यक्रममा आएर राम्रोसँग गाउनुहुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउनेछौँ। विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपाउने मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। कोही साथी आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्ते। हेलो हजुर नमस्ते। नमस्कार हजुर, कहाँदेखि बोल्नुभयो? चितवनबाट कुमारी। चितवन कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? टाढीबाट है। कुमारीको पछाडि के होला? कुमारी विश्वकर्मा। टाढीबाट भन्नुभयो है हजुर। कुन भएको गाउनुहुन्छ आज? गीतबाटै सुरु गर्छु। एकदम सुरु गरौँ है त, सुरु गर्नुहोस्। दुखै दुख दैवले दिँदैछ, दैवले दिँदैछ, यो जिन्दगी मृत्युले लिँदैछ, जिन्दगीको छैन पनि मरे त बिहारी से होला दैवाले दिँदैछ, दैवाले दिँदैछ, यो जिन्दगी मृत्युले लिँदैछ, जिन्दगीको छैन पनि मरे तारले कै छैन बिहारी से होला लसनी। यति नै कुमारीजी, निकै सुन्दर तरिकाले गाउनु भएको छ भन्दै थिए, छुटिसक्नु भएको छ। 056563332 अनि 33 को बाटो तपाईँ आउनु सक्नुहुनेछ भन्दै थिए। अब भने हामी कार्यक्रमको निकै अन्तमा आइपुगिसकेका छौँ। अब भने फोन नगर्नुहोला, तपाईँसँग हामी कुराकानी गर्न सक्दैनौँ। अर्को हप्ता अवश्य पनि तपाईँ र मेरो भेटघाट हुने नै छ, तपाईँ बोल्नु पाउनुहुनेछ। आज जम्मा जम्मी 8 जना साथीहरूको स्वागतता रह्यो। अनमिन चेपाङ आउनु भएको थियो सिद्धिबाट, निरञ्जन चेपाङ सिद्धिबाट नै, सुदीप चेपाङ आउनु भएको थियो सिद्धिबाट, टिका चेपाङ आउनु भएको थियो अजिङ्गारे देवीटारबाट, त्यसै गरी नवीन भुजेल आउनु भएको थियो तनहुँबाट, सन्देश चेपाङ आउनु भएको थियो सिद्धिबाट, रामबहादुर आउनुभएको थियो टाढीबाट, त्यसै गरी अन्तमा आउनुभएको थियो कुमारी बिक टाढीबाट नै। सबैजना साथीहरूले धेरै राम्रो गाउनु भएको छ। यो 8 जना साथीहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउने जमर्को गरिराखेका छौँ। एकैछिन पृष्ठभूमिमा बुझिराखेको आवाजलाई अगाडि सार्छु, त्यसपछि आजको विजेता मित्रको नामावली लिएर म उपस्थित हुनेछु। भन्थे पिडालो कोक्कायो मैसोजलाई मायाले झुक्कायो यो मिठो भाका सँगसँगै अब भने हामी कार्यक्रमको लगभग लगभग अन्ततिर आइसकेका छौँ। आज जम्मा जम्मै 8 साथीहरूको सहभागिता रहेको थियो। सबैजना साथीहरूले धेरै मिठो गाउनु भएको थियो। सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूको स्वरलाई, उहाँहरूको त्यो गलालाई म सम्मान गर्छु यो समयमा। र आजको विजेता 8 मध्येबाट 1 हामीले बनाएका छौँ। आजको विजेता बन्न सफल हुनुभएको छ। तपाईँले कार्यक्रम लोगाँगनलाई सुरुवातदेखि नै सुन्नुभएको थियो भने तपाईँले छुट्याइसक्नु भएको होला अवश्य पनि। र आजको विजेता बन्न सफल हुनुभएको छ सिद्धिबाट आउनुभएको थियो निराजन चेपाङ, तपाईँलाई बधाई छ। तपाईँले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका जित्नु भएको छ। आफ्नो मौकाको लागि अर्को साताको शनिबार दिउँसो 3:30 बजेभित्रमा रेडियो अर्पणको कार्यालयमा उपस्थित भइदिनको निम्ति अनुरोध गर्दै यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। कतिजनाको आज फोन लागेन, फोन उठाउन सकेनौँ, हामी क्षमा प्राप्ति छौँ। आगामी दिनहरूमा तपाईँको फोनहरू हामी दिँदै जानेनछौँ, नरिसाउनु होला भन्न चाहन्छु। र यतिन्जेल मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ मिल्ने दिनुहुने मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै मित्र म दिपेन्द्र पनि छुट्टिन चाहन्छु। हस्त, नमस्कार। सकिना कहिले नि झुक्यायो ए खण्डमा त पिरायो कुक्यायो कुक्यायो मैसो झोलाई मायाले झुक्यायो नै खाँदै खान्न पिरायो कुक्यायो कुक्यायो मैसो झोलाई मायाले झुक्यायो गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। ए भाउजू कता हिँड्नु भयो? हेर्नुहोस् न बाबु, छोरीको जापान जाने भिसा लाग्यो, पैसाको बन्दोबस्त गर्न हिँडेको नि। एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र? त्यो त हो नि बाबु, तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि। ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि। सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै एक्जिक्युटिभ डिरेक्टर पूजा कुबर। मोबाइल 9845606098। फोन नम्बर 0656606098। साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ। बुबाको 84 पूजा अनि छोराको व्रतबन्ध गर्ने दिन नजिकिसक्यो, पूजा सामग्री केही बन्दोबस्त भएको छैन, कहाँ जाने होला काका? त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा, खैरेनी 4 पर्सामा कालिका पूजा सामग्री छँदैछ नि। सत्यनारायण पूजा, रुद्री, वास्तु, विवाह, व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ। सम्पर्क कालिका पूजा सामग्री खैरहनी 4 पर्सा, बागलुङ काली दुध डेरीको नजिकै, प्रोप्राइटर खिमानन्द सुवेदी, उर्मिला सुवेदी, मोबाइल 9845400005 र 9845148081। प्रभु दर्शन। दर्शन के भयो भन? घर बनाएको 3-4 वर्ष भयो, रङ लगाउने ठुलो इच्छा थियो तर विश्वासिलो रङ टाइल्स पसल खोज्दा खोज्दै हैरान हुन लागिसके, अब कसो गरौँ प्रभु? लसुन एसियन पेन्ट्स टाइल्स धारका सामान भएको साथै पेन्टर प्लम्बर सहितको विश्वासिलो र भरपर्दो पसल शिखर हार्डवेयर छ नि, त्यहीँ जाऊ, तिम्रो सम्पूर्ण इच्छा पुरा हुन्छ। हुन्छ प्रभु, प्रभुको जय होस्। हजुर, एसियन पेन्ट्स को आधिकारिक विक्रेता टॉयलेट बाथरूम किचन को सेनेटरी सामग्री टाइल्स फिटिंग सामान पोलिटेंग पाउन को साथ ही दक्ष प्लम्बर पेन्टर को हामीलाई सम्झनुहोस्। सम्पर्क शिखर हार्डवेयर रत्ननगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै प्रोप्राइटर राधाकृष्ण खनाल। फोन नम्बर 0556563290, मोबाइल नम्बर 9855062203, 9855062200 र 9845493990। अब तपाई हाम्रै बजार बकुलहरमा सर्वसुविधा सम्पन्न केएन प्लाजा। केएन प्लाजा तपाईलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई